بیان نمبر 26، صالحین کے فضائل. حمد باری تعالی، سب خوبیاں اللہ عز و جل کے لیے ہیں جو اپنی عظمت و جلال میں غالب و قوی ہے، اپنے کمال میں یکتا ہے، اپنے آفات کی ایجاد میں تنہا ہے، جس نے حکمت کے جواہر کو اہل معرفت کے قلوب کے صندوق میں رکھا اور ان پر اپنے پختہ تالے لگا دیے، ان کو اپنی بارگاہ میں بلایا اور خود ان کی مدد کی، تو وہ سب کو چھوڑ کر اس کی بارگاہ میں نکل پڑے اور زندگی کے سفر میں معمولی شے پر قناعت کی، اور رات کے وقت اس طرح نکلے جیسے قیدی قید سے نکلتا ہے، اور رات کی تاریکی میں اپنے مولا عز و جل کی بارگاہ میں نماز تہجد میں قیام کیا، پھر جب صبح ہوئی تو اللہ عز و جل نے انہیں اپنے فضل و کرم عطا کر کے ان پر احسان فرمایا. انہوں نے محبوب حقیقی عز و جل کی رضا کی خاطر مشقتیں برداشت کی، آفات کی کڑواہٹ پر صبر کیا، دھوکہ دہی اور دوری سے بچتے رہے اور صبر پر استقامت کے ساتھ قائم رہے، حالانکہ ہر کوئی اس پر قادر نہیں ہوتا. انہوں نے اپنے جان و مال اس کی محبت میں قربان کر دیا تو انہیں فرحت و مسرت حاصل ہوئی، اور محب تو ہمیشہ اپنے محبوب پر مال و جان لٹانے کے لیے تیار رہتا ہے. اللہ عز و جل نے انہیں اپنی ہم نشینی کے جام سے سراب فرمایا تو وہ ایسے دیوانے ہو گیا کہ اللہ عز و جل کی فرط محبت سے ان پر کیف و سرور طاری ہونے لگا، اور وہ سب اپنے آس پاس سے بے خبر ہو گیا. پس عارفین نے اپنی نیند کی لذت کو ترک کر دیا، خائفین نے عاجزی و انکساری اور خشوع غضو کی چادر اوڑھ لی، گناہگار رو رو کر اشک برسانے لگے، دیوانگان عشق اپنی ٹھنڈی چھاؤں اور گہرے سائے سے نکل پڑے، ذلیل حقیر اپنی دوری کی وجہ سے حسرت و افسوس میں غوطہ زن ہو گئے، نافرمان اپنے وجد یعنی عشق و محبت کی آگ میں جلنے لگے، اور عاشق اپنی حد سے نکل کر زبان حال سے کہنے لگا، اے وہ ذات جس نے میرے دل کو اپنے وصال کا جام پلایا اور اپنے حسن و جمال کا جلوہ دکھانے کے لیے اس جام کو میرے لیے مباح فرمایا. اے میرے اسلامی بھائیوں، وہ لوگ کہاں گئے جن کے بارے میں فرمایا گیا؟ ترجمہ: وہ رات میں کم سویا کرتے اور پچھلی رات استغفار کرتے. سورہ زاریات. اور کہاں ہیں وہ لوگ جن کی شان یوں بیان کی گئی؟ ترجمہ: ان کی کروٹیں جدا ہوتی ہیں خوابگاہوں سے. سورہ سجدہ. کہاں ہیں وہ لوگ جو اپنے رب عز و جل کی بارگاہ میں رکوع سجود کرتے ہوئے راتیں گزارتے، اور کہاں ہیں وہ جنہیں ہدایت و توفیق کی دولت سے سرفراز کیا گیا؟ کامیاب نو مسلم. حضرت سیدنا عبداللہ واحد بن زہد رضی اللہ رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ ہم فقراہ کے ایک قافلے کے ساتھ سمندر کے سفر پر نکلے. تیز ہوا چلی اور ہمیں سمندر کے ایک جزیرے کی طرف بہا کر لے گئی. ہم نے وہاں ایک شخص کو بت پرستی کرتے ہوئے دیکھا. ہم نے اس سے پوچھا، تم کس کی عبادت کر رہے ہو؟ اس نے اپنی انگلی سے بت کی طرف اشارہ کیا. ہم نے کہا، اے مسکین، ہمارے ساتھ کشتی میں ایک رفیق ہے جو اس طرح کی چیزوں کا بہت اچھا کاریگر ہے، اور یہ بت اس لائق نہیں کہ اس کی عبادت کی جائے. تو وہ کہنے لگا، پھر تم لوگ کس کی عبادت کرتے ہو؟ ہم نے جواب دیا، ہم تو اللہ عز و جل کی عبادت کرتے ہیں. اس نے پوچھا، اللہ عز و جل کون ہے؟ ہم نے کہا، جس کا عرش آسمان پر ہے، جس کی سلطنت زمین میں ہے، جو سمندر کو راستہ بنا دیتا، زندوں اور مردوں میں اسی کا فیصلہ نافذ ہوتا ہے. اس نے پھر پوچھا، تمہیں یہ سب کیسے معلوم ہوا؟ ہم نے کہا، اس نے ہماری طرف ایک رسول بھیجا جس نے ہمیں یہ سب کچھ بتایا. उसने फिर पूछा, रसूल ने क्या किया? हमने जवाब दिया, जब उसने बादशाह हकीकी अज़्ज़ वजल का पैगाम मुकम्मल तौर पर पहुंचा दिया तो उसने अपने रसूल को अपने पास वापस बुला लिया। उसने फिर पूछा, क्या उस रसूल ने तुम्हारे पास अल्लाह ताला की कोई निशानी भी छोड़ी है? हमने कहा, क्यों नहीं, हमारे पास अल्लाह अज़्ज़ वजल की किताब है। उसने कहा, तो फिर मुझे दिखाओ, क्योंकि बादशाहों की किताबें बहुत अच्छी होती हैं। हम मुसहफ शरीफ लाए तो उसने कहा, मैं पढ़ना नहीं जानता। हमने एक सूरत पढ़कर सुनाई तो वो रोने लगा, हत्ता कि सूरत ख़त्म हो गई। फिर वो बोला, ऐसे कलाम वाले ही के लिए ज़ेबा है कि उसकी नाफरमानी ना की जाए। चुनाचा वो इस्लाम की दौलत से सरफराज हो गया। हमने उसको अपने साथ सवार कर लिया और उसे अहकाम शरीयत और कुरान करीम की कुछ आयात सिखाई। जब रात हुई तो नमाज इशा पढ़ कर सोने के लिए अपने ठिकानों पर चले गए। उसने पूछा, ऐ लोगों, जिस महमूद की तरफ तुमने मेरी रहनुमाई की है, क्या वो सोता है? हमने कहा, नहीं, वो जिंदा है, कयूम है, उसे ना ऊँग आती है ना नींद। उसने कहा, तुम कितने बुरे लोग हो कि तुम सोते हो और तुम्हारा मालिक नहीं सोता। हमें उसकी यह बात बड़ी पसंद आई। फिर जब हम आबादी तक पहुँचे और जुदा होने का इरादा किया तो हमने चंद दिरहम इकट्ठे करके उसे दिए और कहा, ये रख लें, ज़रूरत के वक़्त खर्च कर लीजिएगा। तो उसने नाराज़गी का इजहार किया और कहने लगा, ला इलाहा इल्लल्लाहु, यानी अल्लाह के सिवा कोई महमूद नहीं। तुमने जिस रास्ते की तरफ मेरी रहनुमाई की, खुद उस पर नहीं चलते। मैं समंदर के एक जज़ीरे में अल्लाह अज़्ज़ वजल को छोड़कर बुत की इबादत करता था। उस वक़्त उसने मुझे हलाकत में ना डाला तो अब कहाँ डालेगा? अब तो मुझे उसकी मार्फत भी हासिल हो चुकी है। हमने उसे छोड़ दिया और वो चला गया। हज़रत सैयदना अब्दुल वाहिद रहमतुल्लाह तआला फरमाते हैं, चंद दिन बाद किसी ने मुझे उसके मुतल्लिक बताया कि वो फलां जगह मौत की सख्तियों से दोचार है। चुनांचे मैं उसके पास गया और पूछा, आपको किसी किस्म की हाजत हो तो फरमाएं। उसने जवाब दिया, मेरी सब हाजतें उसने पूरी कर दी हैं जिसकी मैंने मारफत हासिल की है। मैं उससे गुफ्तगू कर रहा था कि इस दौरान मुझ पर नींद का गलबा हो गया। मैंने ख्वाब में एक बाग देखा जिसमें एक कुब्बा है और उसमें एक ऐसा तख्त है जिस पर सूरज और चाँद से भी ज़्यादा खूबसूरत चेहरे वाली हूरें बैठी बैठी कह रही हैं, मैं तुझे अल्लाह अज़्ज़ वजल की कसम देती हूँ कि उसे जल्दी से मेरे पास भेज दो। मैं बेदार हुआ और देखा तो उसकी रूह कफ से उन शरीर से परवाज कर चुकी थी। मैंने उसको कफन देकर कब्र में दफन कर दिया और जब मैं सोया तो ख्वाब में उसी कुब्बा को देखा जिसको पहले देखा था। वो नौ मुस्लिम भी उस कुब्बे में था। हूर उसकी एक जानब खड़ी हुई थी और वो अल्लाह अज़्ज़ वजल के इस फरमाने आली शान की तलावत कर रहा था। तर्जमा, और फरिश्ते हर दरवाजे से उन पर यह कहते आएंगे, सलामती हो तुम पर, तुम्हारे सब्र का बदला तो पिछला घर क्या ही खूब मिला। सुरावाद, ऐ मेरे सलामी भाइयों, फिक्र की पोशाक ज़ेब-ए-तन किए रखो क्योंकि इस पर इज्जत वक़ार के अंबार हैं। इरशाद होता है, तर्जमा, और तुम्हारा उनमें तजम्मुल है जब उन्हें शाम को वापस लाते हो और जब चरने को छोड़ते हो। सुरन्ना, नबी करीम रऊफ़ुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने आलीशान है, बहुत से परगंदा सर और गुबार आलूद ऐसे हैं जिन्हें कोई हैसियत नहीं दी जाती। अगर वो अल्लाह अज़्ज़ वजल पर किसी बात की कसम खा लें तो वो उनकी कसम पूरी फरमा दे। गुदड़ी में लाल, हज़रत सैयदना मोहम्मद बिन मुनकदर रहमतुल्लाह तआला फरमाते हैं, मैं मस्जिद नबवी शरीफ में रात के वक़्त एक सतून के पास बैठा करता था। एक साल अहले मदीना कहत में मुबतला हो गया। बारिश के लिए दुआ करने सब शहर से बाहर निकल पड़े लेकिन फिर भी बारिश ना हुई। जब रात हुई तो मैं इशा की नमाज के बाद हसब आदत सतून से टेक लगा कर बैठ गया। इसी असना में एक शख्स जिसके चेहरे पर जर्दी गालब थी चादर ओढ़े हुए सतून की जानब बढ़ा। मैं उस सतून के पीछे हो गया और उसको खबर न हुई। उसने दो रकत नमाज अदा करने के बाद बैठकर दुआ मांगते हुए अर्ज की, या अल्लाह अज़्ज़ा वजल, तेरे हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम के हरम वाले बारिश की दुआ के लिए निकले लेकिन बारिश ना हुई। ऐ मौला, तुझे अपने हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम की इज्जत का वास्ता, बारिश बरसा दे। हज़रत सैयदना इब्ने मुनकदर रहमतुल्लाह ताला अलैह फरमाते हैं कि उसने अभी अपने हाथ ना हटाए थे कि मैंने बिजली के गरजने की आवाज़ सुनी और साथ ही आसमान से बारिश बरसने लगी, हत्ता कि मेरा घर वापस लौटना भी मुश्किल हो गया। जब उसको बारिश का इल्म हुआ तो उसने अल्लाह अज़्ज़ा वजल की ऐसी हमद सना की जैसी मैंने आज तक ना सुनी थी। फिर वो खड़ा हो गया और नमाज पढ़ता रहा हत्ता कि फजर का वक़्त करीब हो गया। फिर उसने वितर अदा किए और दो रकत नमाज अदा की। फिर नमाज की इकामत कही, लोगों ने नमाज अदा की, उसने भी उनके साथ मिलकर नमाज पढ़ी। जब इमाम साहब ने सलाम फेरा तो वो जल्दी से बाहर की तरफ चल पड़ा। मैं भी उसके पीछे हो लिया, यहाँ तक कि वो मस्जिद के दरवाजे तक पहुँच गया और चादर हटाकर बारिश के पानी में गोता जन हो गया। मैं उसे हसरत और चाहत की निगाहों से देखता रह गया। मालूम नहीं कि उसके बाद वो कहाँ गया। प्यारे इस्लामी भाइयों, हर मुसाफिर हाजी नहीं होता, ना हर घर मक्का मुकरमा है, ना हर ज़ादेराह मकसूद तक पहुँचता है, ना हर पहाड़ अरफात है और ना ही अरफात में ठहरने वाला हर शख्स वकूफ़ अरफा करता है। एक जन्नती नौजवान हज़रत सैयदना ज़ुअन्नून मिस्री रहमतुल्लाह ताला अलैह फरमाते हैं कि एक साल मैंने बैतुल्ला शरीफ का हज किया। वकूफ़ अरफा के दौरान मैंने एक नौजवान को देखा जिस पर जर्दी, लागरी, परेशानी और अफसरदगी के आसार नुमाया थे। मैं समझ गया कि इसे मोहब्बत इलाही अज़्ज़ा वजल का कुछ हिस्सा अता किया गया है। मैंने उसको ये कहते हुए सुना, मैं तेरी बारगाह में कैसे हाजिरी दूँ, क्या नाफरमान जुबान लेकर आऊँ या ऐसे दिल लेकर आऊँ जो तेरी बारगाह से दूर है। या अल्लाह अज़्ज़ा वजल, ये लम्हात कितने हसीन हैं जबकि तू मेरे साथ महव कलाम है और इस जगह तू मुझे पुकार रहा है। हज़रत सैयदना ज़ुअन्नून मिस्री रहमतुल्लाह ताला फरमाते हैं कि मैं उसकी तरफ बढ़ा। जब उसने मुझे देखा तो कहने लगा, मरहबा ऐ ज़ुअन्नून। मैंने पूछा, आपने मुझे कैसे पहचान लिया। उसने जवाब दिया, आपके मुतल्लिक मुझे उस ज़ात ने खबर दी है जो मुझे पहचानती और मुझसे मोहब्बत करती है। फिर कहने लगा, ऐ ज़ुअन्नून, उसकी मोहब्बत ने मुझे लागर कर दिया है। मालूम नहीं मैं उसका कुर्ब हासिल करने में कब कामयाब होऊंगा और कब महबूब हकीक अज़ वजल जुदो करम करते हुए पर्दे उठाएगा। मैंने कहा, आप कहाँ से आए हैं। तो उसने जवाब दिया, दिल के शहर से आया हूँ और बारगाह रब्बुल इज़्ज़त अज़ वजल में हाज़री का इरादा है। मैंने पूछा, आपके पास कोई ज़ादे राह है। उसने जवाब दिया, जी हाँ, उसकी शराब उनस मोहब्बत का एक कतरा है। मुझे उम्मीद है कि मैं उससे मुकद्दस बारगाह में पहुँच जाऊँगा। मैंने पूछा, आपके पास कोई सवारी है। उसने जवाब दिया, जी हाँ, नियत की सफाई, दुनिया से मुकम्मल बेरगबती और महबूब हकीकी अज़्ज़ा वजल की पाकी और तस्बीह की सवारी मेरे पास है। फिर कहने लगा, ऐज़ु अन्नून, मुझसे दूर हो जाएं, वो घड़ी कितनी बुरी है जो उसकी इताअत के बगैर गुजरे। फिर वो मुझे छोड़कर चला गया। जब मैं मीना में पहुंचा तो मैंने उसको देखा कि वो लोगों को अपने जानवरों की कुर्बानियां करते हुए देख रहा था। फिर उसकी आंखों से सैल अश्क रवां हो गया और उसकी हिचकियां बढ़ गईं। उसके खौफ اس کے خوف و خشیت الہی عز و جل میں اضافہ ہو گیا تو وہ عرض گزار ہوا، یا الہی عز و جل، تیرا قرب حاصل کرنے کے لیے لوگ اپنی اپنی قربانیاں پیش کر رہے ہیں، میرے پاس تو کچھ بھی نہیں، ایک نافرمان غافل جان ہے، تیرا قرب حاصل کرنے کے لیے اسی کو میں تیری بارگاہ میں بطور نذرانہ پیش کرتا ہوں، اگر تو اس کو قبول فرما لے تو اس کو جلد از جلد اٹھا لے۔ پھر اس نے چیخ ماری اور ایک آہ سرد دل پر درد سے کھینچی اور زمین پر تشریف لے آیا۔ پھر میں نے عاطف غیبی کی آواز سنی، تعجب ہے اس نوجوان کو جنت الفردوس جانے کی کتنی جلدی ہے، تعجب ہے اس نوجوان کو جنت الفردوس جانے کی کتنی جلدی ہے۔ حضرت سیدنا ذو النون مصری رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں کہ میں اس کے سرحانے کھڑا سوچ و بچار کر رہا تھا کہ اچانک ایک بڑھیا دکھائی دی کہ اس نے خود کو اس کے قریب گرا دیا اور رنج و غم سے نڈال ہو کر آنسو بہاتے ہوئے کہنے لگی، تعجب مبارک ہو، اے وہ شخص جس کی عادت قربانی دینا اور وفاداری کرنا تھا۔ حضرت سیدنا ذو النون مصری رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں کہ میں اس کے سرحانے کھڑا سوچ و بچار کر رہا تھا کہ اچانک ایک بڑھیا دکھائی دی کہ اس نے خود کو اس کے قریب گرا دیا اور رنج و غم سے نڈھال ہو کر آنسو بہاتے ہوئے کہنے لگی، تجھے مبارک ہو، اے وہ شخص جس کی عادت قربانی دینا اور وفاداری کرنا تھی، جو اپنے مالک عز و جل کی بارگاہ سے کبھی غافل نہ رہا اور جو اطاعت کی چادر اوڑھ کر راتوں میں طویل قیام کرتا رہا، جو شام افسردگی میں گزارتا اور صبح بیماری میں۔ حضرت سیدنا ذو النون مصری رحمۃ اللہ تعالیٰ فرماتے ہیں، میں نے اس سے پوچھا، اس نوجوان سے آپ کا کیا تعلق ہے؟ اس نے جواب دیا، یہ میرا بیٹا ہے، جنگلات میں زندگی کے ایام گزارتا، ہر سال یہاں میقات میں ہم ایک دوسرے سے ملاقات کرتے، پھر میں اگلے سال تک اس کو دیکھنے کے لیے واپس نہ آتی، اس مرتبہ جب میں عرفات میں ٹھہری اور حسب معمول اس کو تلاش کیا تو عاطف غیبی نے آواز دی، تیرے بیٹے کا انتقال ہو چکا ہے اور اس کی روح کو اعلیٰ درجات پر پہنچا دیا گیا ہے۔ اس کے بعد اس بوڑھی عورت نے دعا کی، اے میرے مالک و مولا عز و جل، اس تعلق کی قسم جو تیرے اور میرے درمیان تنہائی میں طے ہوا، اور تیری اس محبت کی قسم جو تو نے میرے دل میں ڈال رکھی ہے، میری نافرمان جان کو اس دار فانی سے نجات دے کر اپنے بیٹے کے ساتھ باقی رہنے والے گھر میں پہنچا دے۔ حضرت سیدنا ذو النون مصری رحمۃ اللہ تعالیٰ فرماتے ہیں کہ پھر اس نے ایک لمبا سانس لیا اور اپنے بیٹے کے پہلو میں گر گئی اور اس کی روح بھی خالق حقیقی عز و جل سے جا ملی۔ سلطنت دے کر درویشی خریدی۔ حضرت سیدنا ابراہیم بن ادم رحمۃ اللہ تعالی خراسان کے بادشاہ تھے، ایک دن اپنے لشکر کے درمیان گھوڑے پر سوار تھے کہ آپ نے گھوڑے کی زین سے کسی پکارنے والے کی ندا سنی، اے ابراہیم، ہمارے بندے اس لیے نہیں پیدا کیے گئے اور نہ ہی ہم سے محبت کرنے والوں کا اس کا حکم دیا گیا ہے، لہذا اپنی چاہت کو میری چاہت پر قربان کر دو، وگرنہ تم اہل اناد میں سے ہو جاؤ گے۔ آپ فرماتے ہیں، اس آواز نے میرے دل میں تیر پوست کر دیا، میں نے اپنے ملک کو، سلطنت اور اہل عیال کو چھوڑا اور اسی کی طرف حیران و پریشان نکل گیا جس پر مجھے بھروسہ و اعتماد ہے۔ جب حضرت سیدنا ابراہیم بن ادم رحمۃ اللہ تعالی اپنے ملک و سلطنت کو چھوڑ کر مالک حقیقی عز و جل کی بارگاہ میں حاضری کے لیے سفر کرتے ہوئے ایک گاؤں میں داخل ہوئے تو آپ غم سے نڈھال ہو چکے تھے، راستے میں اپنے رفیق سے بچھڑ گئے، 7 دن تک نہ تو پانی کا گھونٹ پیا اور نہ ہی کوئی لقمہ کھایا۔ شیطان کو آپ کی صداقت پر غیرت آئی کیونکہ وہ حقیقت کے بادشاہوں اور طریقت کے سلاطین اکابرین پر غیرت کرتا ہے، اور اسے غیرت آنی بھی چاہیے کیونکہ انہوں نے وہ مبارک لباس پہن لیا جو شیطان سے اتار لیا گیا تھا۔ اور انہوں نے اللہ عز و جل کے قرب کو حاصل کر لیا جس سے شیطان کو دھتکارا گیا تھا۔ چنانچہ شیطان ایک نیک بزرگ کی شکل میں ظاہر ہوا اور کہنے لگا، اے ابراہیم بات سنو، میں تمہیں نصیحت کرتا ہوں کہ وہ محبوب جس کی وجہ سے تم نے سلطنت چھوڑ دی اور جس کی محبت میں تم نے مصائب و آفات اور ہلاکت کے گھوڑوں پر سواری کی، اس نے تو تمہارا نقصان کیا اور تمہیں موت کے قریب کر دیا۔ تو آپ نے ارشاد فرمایا، جب اپنے مقصود کے ضائع ہو جانے سے امان حاصل ہو جائے تو موت کے آنے میں کوئی نقصان نہیں۔ حضرت سیدنا ابراہیم بن آدم رحمۃ اللہ تعالی علیہ بھی ابھی اسی حیرانگی کے عالم میں تھے کہ ایک خوبصورت شخص آپ کے پاس آیا جس کی خوشبو سب کو معطر کر رہی تھی اور کہنے لگا، اے ابراہیم کیا آپ اسم اعظم سیکھنا چاہتے ہیں جس کی بدولت آپ کو پانی پلایا جائے اور کھانا بھی کھلایا جائے؟ آپ نے فرمایا، جی ہاں۔ تو اس نے آپ کو اسم اعظم سکھا دیا۔ آپ نے اس سے پوچھا، آپ کون ہیں؟ جواب دیا، میں آپ کا بھائی خضر ہوں۔ پھر حضرت سیدنا خضر علیہ السلام نے ارشاد فرمایا، اگر آپ چاہیں تو میری صحبت اختیار کر سکتے ہیں۔ آپ نے فرمایا، نہیں۔ انہوں نے پوچھا، کیوں؟ تو ارشاد فرمایا، اس لیے کہ صحبت شرکت سے حاصل ہوتی ہے اور میں جس کی محبت میں گرفتار ہوں اس میں کسی کو شریک نہیں کرنا چاہتا اور نہ ہی اس کے علاوہ کسی کی صحبت اختیار کرنا چاہتا ہوں، اور میں کسی غیر کی صحبت اختیار کرنے میں اس سے ڈرتا ہوں کیونکہ وہ بہت زیادہ غیرت مند ہے، لہذا مجھے اس کی حاجت نہیں۔ حضرت سیدنا ابراہیم بن ادہم رحمۃ اللہ تعالی علیہ نے جب اپنی زوجہ محترمہ کو چھوڑا تھا تو وہ حاملہ تھی، ان کے ہاں بیٹا پیدا ہوا جس کا نام گھر والوں نے دادا کے نام پر رکھا۔ جب وہ بڑا ہوا اور جوانی کی حدود میں قدم رکھا تو اپنی والدہ سے پوچھا، اے میری ماں، کیا میرے والد نہیں؟ تو والدہ نے جواب دیا، کیوں نہیں، اللہ عز و جل کی قسم تمہارے والد ہیں۔ اس نے پھر پوچھا، وہ کہاں چلے گیا؟ ماں نے جواب دیا، اللہ عز و جل کی رضا کی تلاش میں۔ نوجوان بیٹے نے عرض کی، اے میری والدہ محترمہ، پھر آپ مجھے بھی جانے دیں، میں بھی اسی کی تلاش کرتا ہوں جسے میرے والد محترم تلاش کر رہے ہیں، شاید میں اپنے مقصد میں کامیاب ہو جاؤں۔ ماں نے کہا، تجھے اللہ عز و جل کی قسم، اے میرے بیٹے، تیرے باپ کی جدائی سے میرا دل بہت جلا ہے، اب تو اپنے فراق سے میرے دل کو مزید نہ جلا۔ چنانچہ وہ فرما بردار بیٹا اپنی ماں کی خوشی کی خاطر رک گیا، حتیٰ کہ ماں کا انتقال ہو گیا تو وہ بہت غمگین رہنے لگا، کیونکہ اب نہ اس کی ماں تھی نہ اسے باپ کا پتہ تھا۔ پھر وہ نوجوان ننگے پاؤں گھر سے نکل پڑا، لوگوں سے ڈرتے ڈرتے ویران مساجد میں راتیں گزارتا، دروازوں سے کھانے کے لقموں کا سوال کرتا، یہاں تک کہ مکہ مکرمہ پہنچ گیا۔ حضرت سیدنا ابراہیم بن ادہم رحمۃ اللہ تعالیٰ علیہ طواف میں مشغول تھے اور آپ کے کچھ مرید بھی آپ کے ساتھ طواف کر رہے تھے۔ جب آپ کی نظر ایک نوجوان لڑکے پر پڑی تو بے سخت آپ کی نگاہیں اس پر جم گئی۔ آپ کے ارادت مندوں نے عرض کی، حضور، اس عظیم مقام اور بابرکت وقت میں یہ کیسی غفلت ہے کہ آپ ایک خوبصورت نوجوان لڑکے کو غور سے دیکھ رہے ہیں؟ آپ رونے لگے اور ایک مرید سے فرمایا، اس کے پاس جاؤ اور پوچھو یہ کون ہے۔ مرید نے اس کے پاس جا کر سلام کیا اور بعد سلام پوچھا، اے نوجوان، کہاں سے آئے ہو؟ اس نے جواب دیا، عجم کے شہر بلخ سے۔ پھر پوچھا، کس کے بیٹے ہو؟ جواب دیا، یہ تو مجھے معلوم نہیں، ہاں میری والدہ محترمہ نے مجھے بتایا تھا کہ تمہارے باپ کا نام ابراہیم بن ادہم رحمۃ اللہ تعالیٰ علیہ ہے۔ پھر اس کے رخسار پر موتیوں کی طرح آنسوں کی لڑی بن گئی۔ وہ مرید فرماتے ہیں، میں اپنے پیر و مرشد حضرت سیدنا ابراہیم بن ادہم رحمۃ اللہ تعالیٰ علیہ کے پاس لوٹا اور دیکھا کہ آپ بھی رو رہے ہیں، حتیٰ کہ آپ بے ہوش ہو گیا، تو میں آپ کے سر اقدس کے پاس بیٹھ گیا اور جب آپ کو افاقہ ہوا تو میں نے عرض کی، اے میرے مرشد، اللہ عز و جل آپ سے اس نوجوان بیٹے کا حق ضرور وصول کرے گا۔ آپ نے فرمایا، خدا کی قسم یہ میرا بیٹا ہے، اس کو میں نے اللہ عزوجل کے لیے چھوڑ دیا تھا، اب میں اس کو واپس لینا چاہتا اب اس کو واپس لینا نہیں چاہتا۔ میں نے عرض کی، حضور میں آپ کو اللہ عزوجل کا واسطہ دیتا ہوں کہ اس کے پاس چلیں۔ چنانچہ آپ تشریف لے گئے، اس نے پوچھا آپ کون ہیں؟ فرمایا، میں تمہارا باپ ابراہیم بن ادم ہوں۔ پھر آپ نے اس کو اپنے سینے سے لگا لیا اور بارگاہ رب العزت میں عرض گزار ہوئے، یا اللہ عز و جل، یہ میرا بیٹا میرے جگر کا ٹکڑا میری تلاش میں آیا ہے، اور تو جانتا ہے کہ میرے دل میں اس کے لیے کتنی جگہ ہے، اور یہ بھی جانتا ہے کہ میں اس کے لیے وقت نہیں نکال سکتا، اور تو اپنے بندوں کی مصلحتوں کو بھی خوب جانتا ہے۔ اس کے بعد 7 دن نہ گزرے تھے کہ آپ کے بیٹے کا انتقال ہو گیا۔ آپ نے اپنے ہاتھوں سے اس کو غسل دیا، پھر ایک موٹی چادر میں کفن دیا۔ جب آپ اس کا سر ڈھانپتے تو پاؤں ظاہر ہو جاتے، اور جب پاؤں ڈھانپتے تو سر سے چادر کم پڑ جاتی۔ آپ فرما رہے تھے، اے میری آنکھوں کی ٹھنڈک، اللہ عزوجل کی قسم، میری اور تمہاری ملاقات بروز محشر ہوگی۔